निमाको जुन बानी उदाउला धरती सँग नजारा जुदाउला तिमी रामा जुन बसै सारा यो अन्धकार औँसीको रात जस्तो मायाको संसारमा सधैँभरि हामीले ज्योति छायौं सुन बानी उदाउला धरती सँग नजारा जुदाउला तिमी रामा जन्मा बसै सारम यो अन्धकार औँसीको रात जस्तो मायाको संसारमा सधैँभरि हामीले ज्योति छायौं यो अन्धकार औँसीको रात जस्तो मायाको संसारमा सधैँभरि हामीले ज्योति छायौं चोखो माया मन भरे सजनालाई दुःख सुख बाँडेर बच्नलाई तिमी रामा जुनमा बसै सारा यो अन्धकार औँसीको रात जस्तो मायाको संसारमा सधैँभरि हामीले ज्योति छायौं यो अन्धकार औँसीको रात जस्तो मायाको संसारमा सधैँभरि हामीले ज्योति छायौं पिराती लाउनलाई जगत भरि उज्यालो छाउनलाई तिमी रामा जन्मा बसै सारम यो अन्धकार औँसीको रात जस्तो मायाको संसारमा सधैँभरि हामीले ज्योति छायौं यो अन्धकार औँसीको रात जस्तो मायाको संसारमा सधैँभरि हामीले ज्योति छायौं सँगै रौला यो अन्धकार फेरौला हामी बस दुई मुटुले फेरौला एउटै सास तिमी र म जिनमा बसै सरम यो अन्धकार औँसीको रात जस्तो मायाको संसारमा सधैँभरि हामीले ज्योति छायौँ गहरौँला हामी बस दुई मुटुले फेरौँला एउटै सास तिमी र म जिनमा बसै सरम यो अन्धकार औँसीको रात जस्तो मायाको संसारमा सधैँभरि हामीले ज्योति छायौँ यो अन्धकार औँसीको रात जस्तो मायाको संसारमा सधैँभरि हामीले ज्योति छ